यति बेला बिहानको 7:30 बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल। नमस्कार, सामुदायिक सूचना नेटवर्क सिआइएनको साप्ताहिक कार्यक्रम साझा नेपालमा तपाईँहरूलाई हार्दिक स्वागत छ। देशभरिका 220 भन्दा बढी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपाल हरेक साता यसै बेला सुन्न सकिन्छ। कार्यक्रम साझा नेपाल www.cin.org.np विश्वभर सुन्न सकिन्छ। साझा नेपालको आजको भागको रेकर्डका लागि हामी सोलुखुम्बुको हिमाल एफएमको स्टुडियोमा आइपुगेका छौँ। आजको छलफलमा लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माण र सुशासनमा कस्तो प्रभाव परेको छ भन्ने बारेमा छलफल गर्दैछौँ। छलफलमा सहभागी सोलुखुम्बुका स्थानीय विकास अधिकारी लक्ष्मण ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति आङ्गेलु शेर्पा र एकीकृत माओवादीका नेता महेश किराँती, यहाँहरू तिनैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। धन्यवाद। सबैभन्दा पहिले किराँतीजीलाई, हजुर, कस्तो छ अहिले स्थानीय निकायमा जुन 16 वर्षदेखि जनप्रतिनिधि विहीन छ र अहिले विकास निर्माणको काम कसरी अगाडि बढिरहेको छ? अब जिल्लाको सन्दर्भमा, सोलुखुम्बुको जिल्ला सन्दर्भमा अब अहिलेको अहिलेसम्मको विकास योजनाको क्रममा चाहिँ जुन ढङ्गले विकास अगाडि बढ्नुपर्ने हो, योजनाहरू अगाडि बढ्नुपर्ने हो र यो सन्दर्भमा अन्य जिल्लाहरूको हकमा सोलुखुम्बुको विकासको योजनाहरूमा, हरेक योजनाहरूमा एउटा चाहिँ गति लिइराखेको छ र राम्रो ढङ्गले विकास भइराखेको छ भन्नु पर्दछ। हजुर, आङ्गेलुजी, कस्तो लाग्छ तपाईँलाई अहिले यो 16 वर्षको अवधिमा नेपालको स्थानीय निकायमा हाम्रो सोलुखुम्बुकै विकास गर्दाखेरि कुन तहसम्म त्यो विकास पुग्नु पर्थ्यो र त्यो विकासका अवरोधहरू के हुन्? अनि विकासको अलिकति के छ भने, जस्तो विकासमा जुन ढङ्गले स्पिड लिनु पर्थ्यो त्यो विकासको स्पिड लिन सकेको छैन। अब यसमा 2-3 वटा पाटो छ। एउटा चाहिँ जनताको स्वामित्व लिने पाटो, जनताले विकासको योजना निर्माण, योजना छनौटदेखि लिएर त्यसको कार्यान्वयन तहसम्म जनताका प्रतिनिधिहरू नहुँदाखेरि त्यस्तै एउटा कठिनाइ प्राप्त भएको छ। अब अहिले हो, अहिले सरकारले के गरिरहेको छ भने, त्यो विकास निर्माणका यी सबै कुरालाई जस्तो स्थानीय विकास अधिकारीको सभापति जिल्लामा, गाविसमा गाविस सचिवको अध्यक्षता, त्यो किसिमको प्रावधान राखेको छ। तथापि त्यसले ल्याउने सङ्कट के हो, त्यसको समस्या के हो भने, जस्तो उहाँहरू चाहिँ निजामती सेवामा पहिलो कुरो नेतृत्वको लागि चाहिँ उहाँहरू तयार भएको होइन, उहाँहरू निजामती सेवाको लागि तयार भएको हो र निजामती सेवाको लागि उहाँहरू मानसिक रूपमा तयार भएर अथवा उस उहाँको पढाइ लेखाइदेखि लिएर यी सम्पूर्ण कुरा त्यसको लागि तयार भएर उहाँहरू आउनुभयो। तर अहिले राष्ट्रिय परिस्थितिले जुन किसिमको दायित्व उहाँहरूलाई दिएको छ त्यस्तै एउटा जटिलता ल्याएको छ। जस्तो सोलुखुम्बु जिल्लाको एउटा दुर्गम गाउँमा तपाईँ झापाको चाहिँ गाविस सचिव आउँछ, अर्थात् मोरङको आउँछ अथवा सुनसरीको आउँछ, तर त्यो नयाँ त्यहाँ आएको सचिवलाई त्यहाँको वस्तुगत स्थिति थाहा हुँदैन। वस्तुगत स्थिति थाहा भइसकेपछि त्यहाँको चाहिँ योजना छनौटमा त्यहाँ एउटा जटिलता आउँछ। त्यति मात्र होइन, प्रशासनिक काममा जटिलता आएको छ। प्रशासनिक काममा के जटिलता आएको छ भने, त्यहाँनिर चाहिँ नागरिकताको सिफारिसको कुरा आयो, अन्य सिफारिसको कुरा आयो, उसले कोही पनि चिनेको हुँदैन, अनि कोही पनि नचिन्दाखेरि जबरजस्ती ढङ्गले एक किसिम बाध्यात्मक परिस्थितिमा आएर विश्वासको आधारमा गर्नुपर्ने र कतिपय फस्न सक्ने सम्भावना पनि छ। किनभने अहिलेसम्म जुन किसिमको परम्परा र जुन किसिमको ट्रेन्ड छ, गाविस अध्यक्ष भनेको त्यो उसँग कार्यकारिणी अधिकार पनि हुन्छ, उसँग व्यवस्थापकीय अधिकार पनि हुन्छ, अनि त्यसपछि न्यायिक अधिकार पनि, तिनैवटा अधिकार लिएर बसेको हुन्छ गाविस अध्यक्ष भने। ऊ चाहिँ एउटा मात्रै अधिकार ल्याए हुँदैन। अब हिजोको चाहिँ निर्वाचित गाविस अध्यक्ष हुँदाखेरि त्यही काम चाहिँ गाविस सचिवले गर्नु पर्दाखेरि उहाँहरूमा एउटा जटिलता आएको छ र त्यो एउटा चाहिँ कठिनाइ आएको छ। जिल्ला विकास समितिको जस्तो एलडी, उहाँ चाहिँ जिल्ला विकास समिति यदि स्थानीय निकाय निर्वाचन भए उहाँ जिल्ला विकास समितिको प्रशासनिक हेर्ने अथवा जिल्ला विकास समितिको सचिव मात्रै हो, उहाँले राजनीतिक नेताहरूले चाहिँ जुन निर्णय नीतिगत निर्णय गरेका छ त्यसलाई कार्यान्वयन गर्ने हेड हो, कार्यकारी प्रमुख हो. तर अहिले के भयो भने उहाँ नीति निर्माण तह पनि उहाँको संलग्न हुनु पर्यो, अनि त्यसपछि यता कार्यान्वयन तह पनि उहाँ आफै संलग्न हुनु पर्यो. त्यसरी दोहोरो तेह्रो दायित्वले जुन किसिमको जटिलता ल्याएको छ त्यो जटिलता यो मलाई लाग्छ यो हाम्रो जिल्लाले मात्र होइन सिँगै राष्ट्रले बोकेको छ. त्यसैले गर्दाखेरि अहिले अत्यन्त जरुरी भने चाहिँ स्थानीय चुनाव सकेसम्म छिटो हुनु र त्यो दायित्वबाट उहाँहरूलाई चाहिँ फुर्सद दिने र राइट म्यान राइट प्लेस जसको जो मान्छे जुन दायित्वको लागि तयार भएको जुन दायित्वको लागि चाहिँ ऊ तयार छ मानसिक रूपमा चाहिँ तयार छ त्यही दायित्व दिनुपर्छ भन्ने मेरो दृष्टिकोण. हजुर लक्ष्मण ढकालजी, आङ्गेलुजीले त भन्नुभयो कतिपय तपाईँहरूका समस्याहरू. एउटा कर्मचारी भएर निजामती कर्मचारी भएर एउटा जिल्ला सभापतिको भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ, कत्तिको अप्ठ्याराहरू छन् तपाईँ जस्ता कर्मचारीहरूलाई? होइन बा स्वाभाविक रूपमै के हो भन्नुहुन्छ भने राजनीतिक नेतृत्व र ब्युरोक्रेसी होइन कार्यकारिणी भनौँ न सचिव अघि सभापतिजीले भनिहाल्नुभयो यसको भूमिका दायित्व है यसको अधिकार यी आदि कुरामै धेरै फरक छन् पृथकता छ. तीमाथि एउटा गाउँ विकास समितिको सचिवको कुरा गर्नुहोस्, एउटा गाउँ विकास समिति सचिवले 47 पदाधिकारीले गर्नुपर्ने काम भनौँ न एक्लो सचिवले भूमिका निर्वाह गर्नु परिरहेछ. अब साँच्चै नागरिकताको सिफारिस नै देखेको कुरा गरौँ होइन त्यहाँ चाहिँ गाउँ विकास समितिको कतिपय गाउँ विकास सचिव अब स्थानीय होइन गाउँमै बसेर काम गरिरहेको अवस्था पनि छैन. अब यो अहिले ठ्याक्कै गाउँमा छन् भनेर भने तापनि वास्तविक रूपमा र यी आदि कारणले गर्दा गाउँमै हुँदा पनि गाउँ विकास समितिको सचिवले होइन एकदेखि 9 वडाका सबै सर्वसाधारण जनता चिन्नुपर्ने त्यो बाध्यकारी पनि हुँदैन र सम्भव पनि हुँदैन साँच्चै भन्ने हुने र यो यी आदि कुरा भन्दा पनि यो जब डिस्ट्रिब्युसन भन्नुहोस् न जब डिस्ट्रिब्युसन कस्तो हो भनेदेखि राजनीतिक नेतृत्व र कर्मचारतन्त्र भनेको धेरै होइन एउटा सहयोगी र अन्तर्सम्बन्धित पक्ष चाहिँ हो तर यिनीहरूको भूमिका धेरै फरक हुने हुनाले अब जन र स्थानीय निकाय भनेर वास्तवमा भने एउटा कार्यालय जस्तो पनि होइन यो स्थानीय सरकारै हो हाम्रा कानुन विद्यमान परिस्थिति ऊ अनुसार त्यस कारण स्थानीय सरकारसँग भन्नुहोस् न जनताको अपेक्षा के विषयमा हुँदैन र होइन अब एउटा सामान्य कार्यालय सञ्चालनको सन्दर्भ सिफारिसकोदेखि लिएर विकास निर्माणकादेखि लिएर अर्थात् भवितव्य भन्नुहोस् केही इमर्जेन्सी पऱ्यो भने त्यो इमर्जेन्सी चाहिँ व्यवस्थापन पनि त्यो चाहिँ सरकारले गर्नुपर्ने हुनसक्छ. तर अब अधिकार त दिएको छ, फेरि के हुन्छ भने कर्मचारीले अब राजनीतिक अधिकार कति प्रयोग गर्ने कति नगर्ने र अहिलेको अन्तरिम काल भन्नु न अब यसलाई सङ्क्रमण कालै त म भन्न चाहन्न तर कस्तो छ भन्नुहुन्छ भने अब तालुक मन्त्रालय विभाग निकाय अरू जोसुकै होइन अन्तर सम्बन्धित पक्षले हेर्दाखेरि के देखिन्छ भन्नुहुन्छ भने अब अधिकार प्रयोग गर्दा सबै ठाउँ सधैँभरि होइन त्यो ध्रुव सत्य भन्छ नि त्यस्तो त हुँदैन, सबै कुरा जानेर मात्रै गरेको हुँदैन होइन एउटा च्यानलबाट आउँछ सही गर्नुपर्ने हुनसक्छ तर त्यतिखेर के हुन्छ भने फल्ट निस्किन सक्छ नि. फल्ट निस्किँदाखेरि के एउटा जनमानसमा तालुक मन्त्रालय निकाय यादीले के हुन्छ भनेदेखि ए गरेछ जान्ने भएर गरेछ भने जस्तो एउटा त्यो यो दोष होइन यो वास्तव व्यवहारमा त्यस्तै फिलिङ हामी मैले अर्को कुनै निकायको होइन अर्को कुनै स्थानीय निकायको कुरामा प्रसङ्गमा देखेँ भने पनि अलिक बढी गरेछ कि भने जस्तो फिलिङ हुने किसिमको भएको हुनाले यो चाहिँ कार्य विभाजन होइन यो उसले गर्दाखेरि स्थानीय निकाय सञ्चालनमा स्थानीय जनप्रतिनिधिहरूको निर्वाचन नभइसकेको अवस्थामा एकदमै अप्ठ्यारो छ. त्यसले गर्दा जनताका प्रत्यक्ष डिमान्ड होइन विकास निर्माण सेवा प्रवाहमा असर त परेको छ नि. तर पनि नेपाल सरकारले अब विकास निर्माणको कुराको सन्दर्भमा भन्नुहोस् योजना तर्जुमाको 14 गरेर अहिले स्थानीय निकायमा त्यसरी सञ्चालित छ. 14 वडा नागरिक मञ्च नागरिक सचेतना केन्द्रदेखि लिएर टोल बस्तीका माग डिमान्ड सङ्कलन गर्दाखेरि अब तपाईँको नेतृत्व राजनीतिक नेतृत्वको भूमिका होइन कर्मचारीले पूर्णता गर्न त सक्दैन पक्कै पनि. हजुर महेश किराँतीजी, तपाईँलाई कस्तो लाग्छ अहिले विकास निर्माणको काम एउटा अगुवा र एउटा अब भनौँ न अहिले अब सचिव अथवा एलडिओको भरमा गाविस जिल्ला चल्न पर्ने अवस्था छ, जसको पहुँच भयो त्यसैले अहिले विकास निर्माणको काम लिएका हुन् कि अथवा लोकतान्त्रिक प्रक्रियाबाट अहिले विकास निर्माणका काम अगाडि बढेका छन्? अब यो हामीले सोलुखुम्बुको सन्दर्भमा त अत्यन्तै लोकतान्त्रिक पद्धतिबाट नै विकास निर्माण भइराखेको छ भन्ने कुरा हामीले महसुस गरेका छौँ र त्यसलाई जनतालाई पनि अनुभूति गराउनका निम्ति हामी प्रयत्न गरेका छौँ र स्वाभाविक रूपमा सोलुको सन्दर्भमा अब केन्द्रीय स्तरको राजनीतिक सवालमा एउटा पक्षपातो भयो भने सोलुको सन्दर्भमा र सोलुको सापेक्ष क्षेत्रमा हामी राजनीतिक दलहरू क्रियाशील राजनीतिक दलहरू चाहिँ सोलु समग्र विकासको निमित्त हामी एकरूपताका साथ हामी अगाडि बढेका छौँ यसमा दुई मात्रै छैन र सोलु अब यसको सन्दर्भमा अब जसरी हुन्छ जन जिल्लामा आएका अनुदानका सन्दर्भमा विभिन्न चाहिँ अब जिल्लामा आउने रकमको सन्दर्भमा जनताहरूको पहुँच कसरी यो जिल्लामा आएको रकममा पुर्याउन सकिन्छ भन्ने कुरा राजनीतिक दलहरू सम्पूर्ण राजनीतिक क्रियाशील राजनीतिक दलहरू यसमा अत्यन्तै चिन्तित र संवेदनशील ढङ्गले अगाडि बढिराखेको छ र वास्तवमा तपाईँ अघि पनि विषय उठाइसक्नु भएको छ कि 16 वर्ष चाहिँ स्थानीय निकायको चाहिँ जो निकायलाई चाहिँ अब एउटा चाहिँ निर्वाचन प्रक्रियाबाट निर्वाचित चाहिँ अब चाहिँ सदस्यहरू निर्वाचित चाहिँ सभापतिहरू निर्वाचित अध्यक्षहरू आउनु पर्थ्यो त्यो आउन सकिराखेको स्थिति छैन। आङ्गेलुजी, बिचमा अब राजनीतिक संयन्त्र थियो होइन, त्यो राजनीतिक संयन्त्रको संयोजक तोकेर एउटा विकास निर्माणको काम अगाडि बढेको थियो, त्यसले पनि अनियमितता गरायो, त्यसले पनि राम्रो काम गर्न सकेन भनेर त्यसलाई चाहिँ अघिल्लो सरकारले खारेज गर्यो होइन, त्यो राजनीतिक संयन्त्रलाई, त्यसको चाहिँ कतिको आवश्यकता थियो यो जुन जनप्रतिनिधि नहुँदाखेरिको अवस्था? अब त्यो राजनीतिक संयन्त्र मलाई लाग्छ त्यो राजनीतिक संयन्त्रको एउटा कठिनाइ थियो। अब राजनीतिक संयन्त्र के कठिनाइ के थियो भने जस्तो त्यहाँ जो राजनीतिक संयन्त्रसहित एलडिओ अथवा चाहिँ त्यहाँ गाविस सचिव हुन्छ उहाँहरूको उहाँहरूलाई निसिनीले बाँधिन्थ्यो र यदि निर्वाचित जनता जनप्रतिनिधि थियो भने त्यो जनताप्रति उत्तरदायित्व उसले वहन गर्नु पर्थ्यो र त्यो जनताप्रतिको उत्तरदायित्वले उसलाई मानिन्थ्यो र त्यसैले गर्दाखेरि अब अनिर्वाचित त राजनीतिक पार्टी र प्रतिनिधि जाँदाखेरि त्यसको एउटा कठिन परिस्थिति त्यहाँ जन्माएको हो र त्यो किसिमको जटिलता आएको हो। तथापि अहिले के हो भने विकास निर्माणमा चाहिँ अहिले पनि त्यो राजनीतिक संयन्त्रकै नाममा नभए पनि सुझाव समितिको नाममा त्यो राजनीतिक संयन्त्र देशभरि क्रियाशील छ, त प्रत्येक जिल्ला विकासमा प्रत्येक गाविस स्तरसम्म त्यो क्रियाशील छ। किन यहाँ जटिलता के हो तपाईँको भने जस्तो एलडिओ साफहरू स्थानीय गाविस सचिवजीहरू उहाँहरू काम त गर्नुहुन्छ, उहाँहरूलाई कानुनी वैधता उहाँहरूले प्राप्त गर्नुभएको छ। तथापि विकास निर्माण गर्न त कानुनी वैधतामा त प्राप्त हुँदैन, उहाँहरूले राजनीतिक वैधता प्राप्त गर्नुभएको छैन, उहाँहरूले सामाजिक वैधता प्राप्त गर्नुभएको छैन। अनि त्यसपछि यो दुईवटा वैधता उहाँहरूले प्राप्त गरेको हुँदैन। त्यसैले गर्दाखेरि त्यसले एउटा जटिलता के हो भने जस्तो गाविस सचिवले पनि उहाँको जति पदावधि हो र जति पिरियड त्यो जति समयावधि वा त्यो गाविसमा क्रियाशील हुन्छ अथवा स्थानीय विकास अधिकारी जति समय त्यो जिल्लामा क्रियाशील हुन्छ तबसम्म मात्र उहाँहरूको उत्तरदायित्व हो। अब स्थानीय निकायहरू नहुँदाखेरि तलको योजना छनौट कति प्रभावकारी भयो त अथवा जनताको सहभागिता कुन रूपमा भयो, जननिर्वाचित मान्छेहरूले गर्यो या जन अनिर्वाचित मान्छेले गर्यो अथवा कुनै सिन्डिकेट बनाएर त्यो योजना छनौट गरिरहेको छ अथवा कुनै एउटा चाहिँ तपाईँको चाहिँ एनजिओ अथवा कुनै चाहिँ उसले चाहिँ गरिरहेको छ त्यसको कुनै एउटा तपाईँ अथेन्टिक आधिकारिकता र आधिकारिक ढङ्गले जस्टिफाई गर्ने निकायहरू स्थानीय तहमा हुन्न। अब भनिसकेपछि चाहिँ अब त्यो त्यस त्यो अवस्था त्यो नहुँदाखेरि के हो भने जनताले स्थानीय स्वायत्त ऐनको र आफ्नो स्वायत्त र त्यो गाविस अथवा जिल्लामा जुन स्वामित्व ग्रहण गर्नु पर्थ्यो त्यहाँको विकास निर्माण जुन किसिमको स्वामित्व उसले महसुस गर्नु पाउनु पर्थ्यो त्यो महसुस गर्न सकेका छैन। त्यसैले गर्दाखेरि अहिलेको आवश्यकता र यदि हामीले देशलाई समाजलाई जिल्ला गाउँलाई एउटा नर्मल पोजिसनमा लाने हो भने सामान्य परिस्थितिमा लाने हो भने सबभन्दा पहिलो आवश्यकता भनेको स्थानीय निर्वाचन। त्यो स्थानीय निर्वाचन मैले देखाएको छ के हो भने जस्तो अहिले देशमा संविधान बनाउँदै गरे तापनि गभर्मेन्टले एउटा कुरा के भनेको छ भने असोज कार्तिकसम्म हामी संविधानको मस्यौदा ल्याउँछु भनेको छ र त्यो मस्यौदाभित्र पक्कै पनि त्यहाँनिर स्थानीय निकायहरूको व्यवस्था त हुन्छ र त्यहाँनिर राजनीतिक सहमति भयो भने मङ्सिर अथवा कार्तिक मङ्सिरसम्म स्थानीय निकायको चुनाव गराएर त्यसलाई संविधान जारी भइसकेपछि नयाँ संविधानको व्यवस्था अनुरूप समायोजन गर्दा हुन्छ, त्यसलाई पछि समायोजन गर्दा हुन्छ। त्यो त्यसैले गर्दाखेरि त्यो समायोजन गर्न सकिने गरी तपाईँ चाहिँ कार्तिक मङ्सिरसम्म यो मस्यौदामा चाहिँ राष्ट्रिय सहमति भइसकेपछि स्थानीय निकायको चुनाव गराउँदा उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। लक्ष्मण ढकालजी, तपाईँलाई के लाग्छ अबको निकास जुन अहिले हामीले गरेका समस्याहरूको छ त्यसको समाधानका लागि र स्थानीय सुशासन कायम गरी स्थानीय विकासलाई अझ तीव्र गति दिनको लागि के गर्नुपर्छ? अब मैले अघि नै एउटा कुरो के भनिसकेँ भन्नुहुन्छ भने राजनीतिक नेतृत्वको विकल्प हुन सक्दैन, र राजनीतिक नेतृत्वको जुन भूमिका हो जुन जिम्मेवारी हो बिउ केसले पुरा गर्न सक्दैन, यो एउटा सहयोगी निकाय मात्रै हो। त्यस कारण अब स्थानीय निकाय सञ्चालनको लागि जुन जननिर्वाचित प्रतिनिधिहरूको व्यवस्थापन गर्नुको विकल्प त छँदै छैन, तर पनि अहिलेकै अन्तरिम व्यवस्थापनको लागि अब त्यो स्थानीय निकायको चुनाव नहुन्जेलको लागि सरकारले जे गरेको छ अहिले हो, अघि भन्नुभयो राजनीतिक संयन्त्र एउटा थियो पहिला, अब अहिले राजनीति साँच्चै तोकिएर राजनीतिक संयन्त्र भन्ने नभए तापनि एज ए प्र्याक्टिसमा राजनीतिक सर्वपक्षीय सर्वदलीय भनौँ न होइन सुझाव समन्वय समिति भन्ने छ, हामीले त्यसलाई कारण तपाईँहरूलाई चलाएको त त्यही अनौपचारिक समितिले नै भने होइन त्यो अनौपचारिक समितिले चलाएको भन्दा पनि एउटा कुरो म तपाईँलाई यहाँ म राख्न चाहन्छु। अब म यो जिल्लामा आएको भनेको साँच्चै भन्यो भने 20 दिन भयो आज। अब यो जिल्लाको वस्तुस्थिति, यो जिल्लाको डिमान्ड होइन जुन प्रोसेसमा आउँछ कागजमा होइन त्योलाई मात्रै आधार मान्न सकिँदैन, त्यहाँ इन्डिकेटिभ रूपमा हुँदैन होइन, कुनै पब्लिकले कुनै समुदायले होइन यो ठाउँमा भन्नु न विद्यालय भन्नुहोस् कि अर्को कुनै उसको लागि होइन यस्तो यस्तो आवश्यकता छ भनेर त आएको हुन्छ नि माग डिमान्ड भनेको त होइन, त्यसलाई त त्यसलाई चाहिँ अब सरकास्ट गर्नलाई इन्डिकेटर त हुँदैन, वास्तवमा छैन हगि, कि त इन्डिकेटर भनेको के हो भन्नुहुन्छ भने इन्डिकेटर भनेको गाउँ परिषद इलाका गोष्ठी नै हो हगि, त्यो अवस्था त अहिले अब गाउँ परिषद त एकचोटि हुन्छ वर्षमा होइन, यो बिचमा त इन्डिकेटर हुने कुरा भएन हगि, अब परिषदबाट आएका कुरालाई चाहिँ हामीले सर्वमान्य मान्नै पर्छ, त्यो पब्लिक डिमान्ड हो, त्यसमा इन्डिकेटिभ सहित आएको हुन्छ, टोल बस्तीबाटै आएको हुन्छ होइन, त्यो नहुँदाखेरि त अब त्यो एड्रेस कसरी गर्ने त होइन। साँच्चै भन्ने हो भने राजनीतिक दल भनेको अब निर्वाचित नभए पनि होइन स्थानीय राजनीतिक नेतृत्व हो होइन, त्यो हकमा राजनीतिक दलसँग होइन अब अहिलेको अवस्थामा एउटा चुनाव भएको छ होइन संविधान सभाको होइन, अब एक रूपमा चाहिँ नै अब संविधान सभा सदस्यज्यूहरू पनि जनसभा प्रतिनिधिहरू हुनुहुन्छ होइन, अब उहाँहरूको चाहिँ सल्लाह सुझाव बेगर स्थानीय निकाय हिँड्न सक्ने चल्न सक्ने अवस्था पक्कै पनि छैन, अब त्यो चाहिँ औपचारिकताको लागि मात्रै होइन। फेरि महेश किराँतीजी, अब यो संविधान अबको 8 महिनामा जारी गर्छौँ भनेर दलहरूको प्रतिबद्धता छ र संविधान सभाको निर्वाचन भएको 6 महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्छौँ भनेर सबै दलले प्रतिबद्धता जनाउने आफ्नो घोषणापत्रमा लेख्ने समेत काम गरेका थिए। अहिले चाहिँ दलहरू यसमा प्रतिबद्ध देखिँदैनन्, साँच्चै अब निर्वाचनै गर्छु भनेर निर्वाचन आयोगले हामीलाई कम्तीमा पनि मिति मात्र तोकिदिनुहोस्, महिना मात्र भनिदिनुहोस् भन्दा पनि त्यो भन्न सकेका छैनन्। कसरी विश्वास गर्ने अब निर्वाचन हुन्छ भने? अब पहिलो कुरो त म यो जो अब तपाईँले विषय उठाइहाल्नुभयो, अब पहिलो नम्बरमा दोस्रो संविधान सभाको निर्वाचन पश्चात लगत्तै मतगणना हुँदा हुने अवस्थादेखि त्यो पछि भएको राजनीतिक दलहरू बिचमा सहमति, जो 4 बुँदे सहमतिलाई पहिलो नम्बरमा राजनीतिक दलहरूले कार्यान्वयन गर्नका निम्ति लाग्नुपर्छ, विशेषतः सत्ताधारी पक्षले यो कुरालाई कार्यान्वयन गर्न पक्षमा लाग्नुपर्छ, 4 बुँदे जो सहमति भएको छ। त्यसमा सबभन्दा मूलभूत हाम्रो पार्टीले उठाइराखेको विषय के छ भन्दाखेरि 4 बुँदेमा पनि महत्त्वपूर्ण विषय के हो भन्दाखेरि जुन हाम्रो पार्टीले त्यो बेलामा मतगणना हुँदै उद्घोष गरेको विषय के थियो भन्दाखेरि धाँधली भयो र धाँधली भएको हुनाले त्यो धाँधली भएको कुरालाई निश्चित रूपमा एउटा आयोग गठन गरौँ र आयोग गठन गरिसकेपछि छानबिन आयोग गठन गरिसके पश्चात छानबिन आयोगले त्यसको निष्कर्ष र त्यसको निकास निकाल्यो अथवा त्यसको चाहिँ प्रतिवेदन आइसके पश्चात अगाडि बढ्नुपर्छ भन्ने जो उद्घोष गरेका थियो र त्यो मलाई लाग्दछ त्यो 4 बुँदे सहमतिभित्रमा छ र त्यसले कार्यान्वयन पक्षमा पहिले जानुपर्दछ र सहमति मात्रै भयो तर कार्यान्वयन पक्ष अहिले भइसकेको स्थिति छैन, पहिलो नम्बर त्यहाँ जानु पर्यो। दोस्रो कुरा 8 महिनामा अब जो संविधान 1 वर्षभित्रमा दिइसक्ने भन्ने जो प्रतिबद्धता थियो त्यो अहिले मलाई लाग्छ अब सिधै मेरो व्यक्तिगत एउटा चाहिँ विचार राख्न दिनुहुन्छ भने 4 अब बाँकी रहेको 8 महिनाभित्रमा संविधान लेखन प्रक्रिया लेखिन्छ भन्ने कुरा म विश्वास म गर्न सक्दिनँ, किनभने यी विविध कठिनाइहरू आइसकेको अवस्था छ, सरकारभित्र एक आपसमा विवादित र विवादका कुराहरू आइसकेको छ, त्यसमा पार्टी पार्टीभित्र पनि विवादित कुराहरू आइसकेको स्थिति छ, र यो संविधान जारी गर्नु अगाडि स्थानीय निकायको निर्वाचन गर्ने कि संविधान जारी गरिसकेको मैले म गइराखेको छु कि त्यसकारण पनि यो बाँकी रहेको 1 वर्ष जो 8 महिनाको अवधिभित्रमा संविधान निश्चित रूपमा आउँछ भन्ने कुरो म विश्वास गर्न म सक्दिनँ र मलाई लाग्छ मेरो पार्टीले पनि त्यो विश्वास गर्न सक्दैन। दोस्रो कुरा जुन ढङ्गले अब आयो स्थानीय निकायको निर्वाचन पहिला संविधान आउनु पर्यो, पहिलो कुरो त संविधान दिनु पर्यो संविधान पश्चात स्थानीय निकाय त सो स्फूर्त रूपमा आउने भयो, तर एकीकृत माओवादीले त संविधान एक छ महिना भनेर आफ्नो प्रतिबद्धता निर्वाचन अघि त प्रतिबद्धता जनाए, प्रतिबद्धता छ, हाम्रो प्रतिबद्धता छ, अझै पनि छ। हामी संविधानको तपाईँको चाहिँ स्थानीय निकायको निर्वाचनको विरोधी होइनौँ, हामी स्थानीय निकाय जति सक्दो चाँडो हुनुपर्छ र हाम्रो पार्टी चाहन्छ। पहिला किन नभन्नु भएको तपाईँहरूले संविधान सभाको निर्वाचन अघि चाहिँ हामी छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्छौँ भन्नुभयो, अब फेरि त्यो अहिले चाहिँ फेरि कुरा बदल्नु यही हो, हामी तपाईँले यही छ विषयवस्तु कहाँनिर हाम्रो चाहिँ जो 70 सालको संविधान सभाको निर्वाचनपछि हाम्रो पार्टी पहिलो स्थान हासिल गरेको थियो, 238 सिट 37 सिट चाहिँ सभासदहरू भएको चाहिँ पार्टी र सबभन्दा ठुलो दलको हैसियतले पनि त्यो बेला किन संविधान सभा अथवा स्थानीय निकायको निर्वाचन किन गर्न सकिएन भन्ने सवालमा, त्यो बेला किन संविधान लेखिएन भन्ने सवालमा यी कुराहरू बहसको विषय बने छन्। तथापि पनि के हो भन्दाखेरि त्यो बेलाको स्थितिमा एकल सरकार हाम्रो पार्टीले चलाउने अवस्था थियो कि थिएन पहिलो त्यहाँ टेक्नु पर्यो। एकल चाहिँ एकल सरकार एकीकृत नेकपा माओवादीले मात्रै चाहँदा स्थानीय निकायको निर्वाचन हुन सक्थ्यो कि सक्दैन थियो, दोस्रो कुरा त्यहाँ। तेस्रो कुरा एकीकृत नेकपा माओवादीले चाहँदैमा संविधान लेखन प्रक्रिया पूरक हुन सक्थ्यो कि सक्दैन, तेस्रो कुरा। त्यस कारण त्यो बेलाको अवस्थालाई पहिलो कुरा आकलन गर्नु पर्यो, तर बहसमाथि बहसै राख्ने हो भने जसरी बहस गर्दा पनि भइगयो, तर त्यो बेलाका कठिनाई त्यो बेलाको वास्तवमा चाहिँ जुन एकीकृत नेकपा माओवादीले एक त्यो बेलामा स्थानीय निकायको निर्वाचन गरिनुपर्छ भन्ने सवालमा त्यो बेला पनि विषय उठान गरेकै पनि हो। आङ्गेलु शेर्पाजी, अब त उहाँले भनेको भनाइ सुन्ने हो भने संविधान 8 महिनामा संविधान जारी हुन पनि गाह्रो हुने भयो, र संविधान सभाको निर्वाचन संविधान जारी भएपछि मात्रै स्थानीय निकायको निर्वाचन गर्ने भनेपछि त यो कुरा त अझै पछाडि धकेलिने भयो कि के हो? होइन, म त्यति निराशावादी छुइनँ, होइन, अब कुन अर्थमा निराशावादी छुइनँ भने जस्तो अहिले यो स्थानीय चुनावको पहिलो संविधान सभा भन्दा यो संविधान सभासम्म आइपुग्दाखेरि अलिकति सम्भावना माथि बढाए हो। सम्भावना कुन अर्थमा बढेको हो भने पहिलो संविधान सभाको टाइममा संविधानको कुनै खाका कोरिएको थिएन र स्थानीय निकायको चाहिँ परिकल्पना भएको थिएन, तर पहिलो संविधान सभाकै राज्य पुनर्संरचना समितिले एउटा चाहिँ जुन किसिमको सहमति गरेर नयाँ चाहिँ किसिमको चाहिँ राज्य नयाँ राज्यमा जुन संविधान हामी जारी गर्छौँ त्यहाँ स्थानीय निकायको पनि अस्तित्वलाई स्वीकार गरिएको छ र स्थानीय निकायको परिकल्पना त्यो मस्यौरीभित्र प्रारम्भिक ढङ्गले सबैले गरिरहेको छ, तर जिल्ला हटाएको छ नि त्यसमा। अब होइन, ठिक छ, स्थानीय अहिले ठिक छ, गाविसम्म मात्र पनि जानु सकिन्छ, तर त्यो एउटा परिकल्पना गरिरहेको छ, त्यो एउटा परिस्थिति। अनि त्यसपछि एउटा ब्यारोमिटर एउटा के देखियो तपाईँ भने आम जनताले स्थानीय निकायको चुनाव हुनुपर्छ र स्थानीय निकायमा अत्यन्त आर्थिक दुरुपयोग भएर विकास निर्माणको गति चाहिँ तीव्र हुन सकेन भन्ने जनगुनासोहरू आउन थाले, जनताको अभिव्यक्तिहरू आउन थाले। त्यस कारणले गर्दा त्यही कुरालाई मध्यनजर राखेर यो दोस्रो संविधान सभामा नेपाली काङ्ग्रेस ए नेकपा माओवादी ए नेकपा एमाले लगायत सबै राजनीतिक दलले 6 महिनाभित्र स्थानीय चुनाव चाहिँ गराउँछु भनेर आफ्नो घोषणा पत्रमा प्रतिबद्ध सबैले जाहेर गरिसके परिस्थिति हिजो परिस्थिति हो। अब यहाँ ठुलो के हो भने जस्तो नेकपा एमाले मित्र माओवादी मित्रले भन्नुभयो जस्तै त्यहाँ समस्या कहाँनिर हो भने जब 2037 सालको दोस्रो संविधान सभाको निर्वाचन भयो र त्यसले जुन परिणाम दियो अब त्यो परिणामबाट उहाँहरू अलिकति आत्तिएको हो कि र त्यो परिणामबाट उहाँहरू अलिकति त्रसित हो कि भन्ने आशंका जन्मिने किसिमको प्रक्रिया चाहिँ कुराहरू आएको छ। हिजो चाहिँ नेपाली काङ्ग्रेस दोस्रो स्थानमा भएको हुनाले त्यो बेलामा एकीकृत माओवादीले स्थानीय निकायको निर्वाचन चाह्यो, काङ्ग्रेसले अलि पछाडि हट्यो, काङ्ग्रेस एमाले। अहिले चाहिँ एकीकृत माओवादी तेस्रो पार्टी भयो, काङ्ग्रेस पहिलो पार्टी भएपछि अब चाहिँ हामीले स्थानीय निकायको निर्वाचन गराउनुपर्छ भनेर काङ्ग्रेसले नि अलि पेलेको, एकीकृत माओवादी नि पछाडि हटेको, त्यही हो त्यो पोजिसनिङको हिसाबले प्रभाव पारे। तपाईँले भन्नुभएको जस्तो एक्ज्याक्ट किन होइन भने पहिलो संविधान सभाको चाहिँ चुनाव गर्दै जाँदाखेरि चुनाव हुँदै गर्दाखेरि कुनै राजनीतिक पार्टीले त्यतिखेर स्थानीय निकायको चाहिँ घोषणा पत्र उल्लेख गरेका थिएन, कुनै राजनीतिक दलले चाहिँ चुनावमा चाहिँ आफ्नो एजेन्डाको रूपमा स्थानीय निकायलाई बनाएको थिएन, तर यो दोस्रो संविधान सभाको निर्वाचनमा चाहिँ सबै राजनीतिक पार्टीले 6 महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउँछु भन्ने प्रतिबद्धता र आफ्नो घोषणा पत्र र हरेक राजनीतिक दलका जहाँ जिम्मेवार नेताहरूले जनताको माझमा गएर बोलेका छन्। अब त्यो बोलीलाई कति विश्वास गर्ने अथवा त्यो बोलीको स्ट्यान्ड कहाँनिर हो र त्यो स्ट्यान्ड खुस्काउने काम कहाँबाट भयो भन्ने मात्र हो। हाम्रो आग्रह भने के अरे, यदि हामीले विकास निर्माणलाई तीव्र दिनु छ र जनताको आकाङ्क्षालाई सम्बोधन गर्नु छ, जनताको मागलाई सम्बोधन गर्नु छ भने यथासम्भव छिटो संविधान सभाका के अरे चाहिँ यो चाहिँ स्थानीय निकायको निर्वाचन गरेर स्थानीय तहको विकास निर्माणलाई तीव्रता दिने र जनताको सार्वभौम अधिकारलाई र जनताको चाहिँ स्वायत्त अधिकारलाई स्थानीय निकायको चाहिँ विकास हुनुपर्छ, त्यहाँ मेरो अधिकार प्रयोग हुनुपर्छ, मेरो सहभागिता हुनुपर्छ भन्ने जुन किसिमको संवैधानिक राजनीतिक स्पिरिट छ त्यो स्पिरिटलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण। लक्ष्मण ढकालजी, यो दुईवटा विवादका बिच तपाईँलाई कतिको विश्वास लागेको छ यो स्थानीय निकायको निर्वाचन हुन्छ, चाँडै नै तपाईँहरूलाई चाहिँ जिल्ला सभापति आएर सघाउनुहुन्छ भन्ने? होइन, यो विश्वास भन्दा पनि के छ भन्नुहुन्छ भने आवश्यकता, होइन आवश्यकताको सिद्धान्त भनिन्छ नि। अब अहिले हाम्रो यथार्थ धरातली यथार्थ वास्तवमा राजनीतिक र यो स्थानीय निकायको अवस्था हेर्ने हो भने अन्तरिम संविधान बनेरै पनि हगि राज्य पुनर्संरचनाका ढाँचा खाका होइन निकाय बन्नलाई दुई चार वर्ष लाग्छ नि, त्यो पिरियडसम्मको लागि अहिले यत्तिकै स्थानीय निकाय राख्नुभन्दा है जननिर्वाचित जनप्रतिनिधि आएर चाहिँ एउटा लिडरसिप लिउन् भन्ने राजनीतिक आवश्यकता सिद्धान्त नि हो यो पनि, होइन यसलाई मान्ने हो भने स्थानीय निकायको निर्वाचन गर्न नसकिने भन्ने कुनै पनि कुरो छैन। तर त्यसमा दुईवटा कुरो चाहिन्छ, एउटा राजनीतिक इच्छा शक्ति चाहियो र अर्को राजनीतिक सहमति चाहियो। राजनीतिक इच्छा शक्ति राजनीतिक सहमति बेगर यो बन्न हुन सम्पन्न हुन सक्दैन। अब आवश्यकता त छैन भन्ने कुरा कुनै बहसै होइन है, किनभने महेश किरातीजी तपाईँले चाहिँ खोजेको राज्य पुनर्संरचना भएपछि चुनाव भए राम्रो हुन्थ्यो भन्ने हो? अब हामीले राज्य पुनर्संरचना भएपछि नै स्थानीय निकायको निर्वाचन होस् भन्ने सवालमा त अब दुई मतै छैन त्यो कुरामा। र अब अर्को अर्को अर्को विषय के हो भने अघि चाहिँ नेपाली काङ्ग्रेस सभापतिज्यूले भने जस्तो विषयले मैले भने एकीकृत नेकपा माओवादी कतै अब चाहिँ दोस्रो संविधान सभामा चाहिँ तेस्रो पोजिसनमा खुम्चिन पुग्यो वा आतिएको हो कि आतिएको अभिव्यक्ति हो कि भन्ने सवालमा चाहिँ म अलिकति स्पष्ट के पार्न चाहन्छु भने एकीकृत नेकपा माओवादी त्यो पार्टी हो कि आज सिट चाहिँ पाँच सिट हुँदैमा चाहिँ आतिहाल्ने, अब हिजो दोस्रो पहिलो संविधान सभामा चाहिँ 237 सिट ल्याउँदैमा पुरै माथि हाल्ने त्यस्तो पार्टी होइन, एकदम स्पष्ट लक्ष्य उद्देश्य छ, स्पष्ट विचार उद्घोष गरेको छ, जनता बिचमा स्पष्ट विचारलाई चाहिँ खाका कुरेर जनता बिचमा लगेको स्थिति छ र त्यो लडेको स्थिति छ, त्यो जो लडाइँ जो एउटा चाहिँ जो एउटा चाहिँ फड्को पार गरेर आएको स्थिति छ, त्यसकारण आतिनेर चाहिँ अब चाहिँ पुरै माथि हाल्ने भन्ने विषय सवालमा यसमा म स्पष्ट पार्न यही शब्दले म पार्न म चाहन्छु। जहाँसम्म छ महिनाभित्रमा चाहिँ संविधान चाहिँ यो स्थानीय निकायको निर्वाचन हुनुपर्छ र सम्पूर्ण राजनीतिक दलहरूले चाहिँ त्यो दोस्रो संविधान सभाको निर्वाचन हुँदै गर्दाखेरि राखेको विषय जहाँसम्म छ त्यो स्पष्ट यथार्थ हो, त्यसमा दुई मतै छैन। तर त्यसले कुन अवस्थामा चाहिँ दोस्रो संविधान सभाको निर्वाचन पश्चात छ महिनाभित्रमा नै स्थानीय निकाय हुनसक्छ भन्ने पनि त्यहाँनिर स्पष्ट छ, त्यहाँनिर लिखित त्यहाँनिर चाहिँ स्पष्ट चाहिँ त्यहाँनिर चाहिँ सहमति छ। अब त्यो सहमति अनुसार टेक्न सकियो कि सकिएन, जान सकियो कि सकिएन भन्ने कुरा पनि हामीले अलिकति त्यहाँनिर बुझ्न जरुरी छ भन्ने कुरा र छलफल गर्न जरुरी छ भन्ने मलाई लाग्छ। यहाँहरू तिनैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रमलाई समय दिनुभयो, त्यसका लागि तिनैजनालाई धेरै धेरै धन्यवाद। हस् त, धन्यवाद। श्रोता, आज हामीले कुराकानी गर्यौँ सोलुखुम्बुका स्थानीय विकास अधिकारी लक्ष्मण ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति आङ्गेलु शेर्पा र एकीकृत माओवादीका नेता महेश किराँतीसँग। श्रोता, हामीले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा स्थानीय सुशासन र विकास निर्माणमा परेको प्रभावको बारेमा छलफल गर्दै त्यसको समाधान के हुन सक्छ भन्ने बारेमा उहाँहरूबाट जानकारी लियौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रियाका लागि हामीलाई पत्र पठाउनुहोला। पत्र पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल, पोस्टबक्स नम्बर 19324, काठमाडौँ, नेपाल। हवस् त, आजलाई कार्यक्रम साझा नेपाल यति नै। कार्यक्रम रेकर्डिङका लागि सहयोग गर्नुहुने हिमाल एफएमका सहकर्मीहरूलाई धेरै धेरै धन्यवाद दिँदै म दीपक आचार्य पनि अहिलेलाई बिदा हुन्छु। अर्को साताको साझा नेपालमा फेरि भेटौँला। धन्यवाद।